श्रोता, आज हामी नियमित स्तम्भ जीवनको गोरेटोमा गन्धर्व समुदायको पीडा र उनीहरूको कला गला लिएर आएका छौँ। सुनौ, श्रोता सुनिहाल्नुभयो गीत। एक प्रकारले भन्ने हो भने दुखीको घर रामपुर फाटैमा हो। बगरको जिन्दगी, पाखाको जिन्दगी, सडकको जिन्दगी, सारङ्गी रेटेर जीविका चलाउनु पर्ने यहाँ दुईजना गन्धर्व देखिरहेको छु, जो हिँडेर गाउँ गाउँमा डुलेर सारङ्गी रेट्नु पर्थ्यो, जसको दुवै खुट्टा छैनन् भन्ने ऊ कसरी कसको घरमा गएर रेट्नुहोस्। यद्यपि अरूको सहारा लिएर सारङ्गी सडकमा रेड्दै दुई पैसा माग्दै सडकमा हिँडिरहेको मैले यहाँ देखिरहेको छु। यो तम्गास उदी लुङ्गाको दृश्य हो र यही दृश्य मैले यी सारङ्गी दाईहरूको वेदना लिनको लागि म यहाँनिर स्थानीय यस उदी लुङ्गाका एकजना कलाकार विशाल श्रेष्ठले निम्त आएपछि म यहाँनिर आइपुगेको छु र यो आम गन्धर्वहरूको, आम अपाङ्गहरूको प्रतिनिधिमूलक पीडा म यहाँ सुनाउन चाहन्छु। तपाईँको वेदनात्मक गीत त सुनियो, तपाईँको नाम के हो? कृष्ण बहादुर गन्धर्व। घर चाहिँ गाविस? गाविस चार नम्बर। कति वर्षको हुनुभयो? अहिले 34। 34 वर्षको हुनुभयो। पछि हो या जन्मजात अपाङ्ग? जन्मजात यस्तो के छ, जीविकाको लागि तपाईँ यसरी दुवै खुट्टाको अपाङ्ग हुँदा हुँदै पनि काखमा मादल लिएर हिँड्नु भएको छ र साथमा तपाईँको दाजुभाइ पनि एउटा सहारा लिएर हिँड्नु भएको छ। हजुर, हामी चाहिँ अब दुई भाइको छोरा दाजुभाइ, अहिले चाहिँ नि 8-10 वर्ष भयो न पालेको। यस्तै गरेर चाहिँ अब जान परिवार पाल्ने तपाईँको श्रीमती हुनुहुन्छ? हजुर छ। सपाङ्ग या अपाङ्ग? सपाङ्गै छ, राम्रै छ। बच्चा छ? बच्चाहरू भएको छैन, बिहारेको चाहिँ अहिले भयो 10 वर्ष। ए ल, सुरु गर्नुहोस्। विशेष गरेर तपाईँहरूले अपाङ्ग र आम गन्धर्वहरूको पीडा यस्तै यस्तै भाकामा गाउनुहोस्। हजुर ल, सुरु गर्नु। Oh, my। पाङ्गा गन्धर्वको अवस्था देख्दा र उहाँको गीत सुन्दा म आफै भावुक भएँ। साँच्ची यहाँहरूले अरूको वेदना त गाउनुहुन्छ, तर उहाँहरूको वेदना कसले गाउने, कसले सुन्ने, कसले बुझ्ने? विशेष गरी यो चुनावको प्रसङ्ग पनि यहाँनिर निकल्न जरुरी छ। विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूले, नेताहरूले हाम्रो दलले यसो गर्छ उसो गर्छ, पछाडि परेको समुदायलाई उत्थान गर्छ भनेर वर्षौँदेखि भाषण गर्दै आएर यसपालि पनि त्यही भाषणलाई निरन्तर दिइरहेका छन्। तर ती र यस्ता गन्धर्व लगायतका पछाडि परेको समुदायको उत्थान कहिले हुन सकेको छैन। वर्षौँ भयो नेताले मिठा मिठा भाषण छाड्न थालेको, तर यथार्थमा भने उनीहरूले मुक्ति पाउन सकेका छैनन्। यहाँनिर वर्गीय मुक्तिका कुरा चेतिएका छन् र यसलाई कतिपयले स्वीकार गरेका छन् त कतिपयले अस्वीकार गरेका छन्। र यो जुन यथार्थ दृश्यहरू हाम्रो समाजमा देख्न सकिन्छ त्यसलाई भने कतिपयले ठाडै अस्वीकार गर्ने गरेका छन्। जुन यथार्थ चित्रण हामीले यहाँनिर देख्न सकिरहेका छौँ, हामी फेरि पनि त्यही सारङ्गी दाईको धुनतर्फ ध्यान आकृष्ट गराउन चाहन्छौँ। निकै मिठो गीत गाउनु हुँदो रहेछ, शुभ नाम चाहिँ? मेरो टोपबहादुर गन्धर्व पर्यो, घर चाहिँ बागलुङ ब्यौ चार। कति वर्षदेखि तपाईँ यो सारङ्गी रेड दिनु भएको? चाहिँ 20 वर्षदेखि गाएको, अहिले 40 वर्ष भयो। जस्तो 20 वर्षसम्म कुनै सरकारी कार्यालयमा जागिर खाने मान्छेहरूले पेन्सन पाक्ने बेला भयो, तपाईँ 20 वर्षसम्म सारङ्गी रेड, तपाईँको आर्थिक अवस्था कतिको सुध्रियो? आर्थिक हजुर खासै के सुध्रियौँ भनौँ, अब बिहान बेलुकी मुस्किलले जीविका चलाउने, जीविका चाहिँ चलिरहेछ। तपाईँहरूलाई राज्यले यो तपाईँहरूको जुन यो परम्परागत पेसा संरक्षणका लागि राज्यको तर्फबाट कतिको सहयोग भएको छ? हामीलाई खासै अब दिने भन्ने कुरो चाहिँ गरिराख्न होइन, हामीलाई चाहिँ त्यसमा चाहिँ हेरिया सरकारले हेरिया। तपाईँ सारा मान्छेहरूको मनभित्रको मन गाउनुहुन्छ, वेदना गाउनुहुन्छ, आखिर तपाईँहरूको वेदना गाउनेको, तपाईँहरूको पीडा सुन्नेको, हजुर तपाईँहरूको वेदना गाउनेको, वेदना गाउने त हामीहरूको अब अरूका वेदना त गाउनुहुन्छ, तपाईँहरू आफ्नो आफ्नो आफ्नो वेदना गाउनु त अर्को उनीहरू छैन, जिन्दगीभरि सारङ्गी रेट्नु। अनि अर्को एउटा कसैको पीडा गाइदिनुहोस् न।